Hey! नलाई कोही छैन साथमा एकहोरो टोलाउँदै थिए म अचानक उनको आगमन आहा उनलाई पर्खी बस्या थिए टोलाउँदै टोलाउँदै अक्सिजन मिडिया प्राली सगौरा प्रस्तुत गर्दछ आयुष बिसीको लोकदोहोरी गीत पूर्णिमाको रातमा पूर्णिमाको रात यारबिटी 6054129 पूर्णिमाको रातमा समाउ मेरे हातमा सागर थापाको उत्कृष्ट लय सृजना अनि आयुष बिसीको उत्कृष्ट शब्द सृजना भित्र आयुष बिसी र राधिका हमालको सुमधुर आवाज लोकदोहोरी गीत पूर्णिमाको रातमा सर्वत्र बजारमा उपलब्ध छ सल्लाह र सुझावका लागि सागर थापा मोबाइल नम्बर 9847 95 29 40